देखे कसैले टिपेछ सौन्दर्य भने त्यो सधैँ मेरो आँखामा लुकेछ जुन फुल मैले चाहेको थिएँ कसैले टिपेछ सौन्दर्य भने त्यो सधैँ मेरो आँखामा लुकेछ दुख सङ्गाली दिने जीवनमा त्यही थियो सुख र दुख सङ्गाली दिने जीवनमा त्यही थियो दिन रात आवा म देखि तारा भएर गइदियो बिरानु बने प्रतिपल मेरो यो मुटु धड्किन्छ बितेका तिनै पुरानो कथा सम्झाइ तड्पिन्छ बाँची नै रह्यो केवल चाहिँ मुटुमा चोट पारी बाँची नै रह्यो केवल चाहिँ मुटुमा चोट पारी त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी चर्केको माया जोडिदिने फेरि वस्तु नै के छ र मनमा रह्यो विरह व्यथा भन्नु नै के छ र जुन फुल मैले चाहेको थिएँ